कस्तो हुन्छ यो मुटु टुक्रिँदा तिमलाई केटा सानो कस्तो हुन्छ यो मुटु टुक्रिँदा तिमलाई केटा सानो तिम्रो लागि तिमलाई पाइना